तन प्रवासमा मन स्वदेशमै तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यासो लाउँछ मेरी निर्माया मुलुक बाहिर जीवन जिउनु यही परिवेशमै छानसित आउँथी बग्दा किनारसित दोष रह्यो फर्की जाऊ कि बाटो लागो यही को हावा पानी माटो निथुक्क भिजे को तनमा कहिले हिड़ी रहो कहिले दौड़ी रहो कहिले ढली रहो जिंदगी ढली रहो जिंदगी स्वदेशी मन स्वदेशी गान कार्यक्रम प्रवासी मन निकटताले मलाई धेरै दियो आजकल फूलसँगको सामिप्यता जुनसँगको वार्तालाप मतिराजसँगको घनिष्ठता यी देखिएका सुन्दर दृश्यहरू तिम्रै अवयव झैं लाग्छ दिल खुलाउने मुस्कान र आठ बटुले कामुकता भित्र तिमी छौ झैं लाग्छ कति शक्तिशाली तिम्रो बोली तिम्रै हुँ भनेकी मात्र के थियो जसले मलाई आटिलो बनायो एकान्तको नजरबन्दमा परेको मुटु मुटु जस्तै बनायो र आज भोलि अक्सिजन बनेर मुटुसँगै धड्किरहेकी छौ तिम्रो बोली उत्कृष्ट संगीत भएको छ तिम्रो नजर आँखा तानिरहने आकर्षक फूल बनेको छ तिम्रो चालढालहरू बाँकी संसारभन्दा मूल्यवान भएका छन् त्यसैले होला जति गइरहन्छु पर उति आइरहन्छु तिमीतिरै तिम्रो बारे अपुरो हुन्छ कुनै वर्णन शब्दकोश पनि पल्टाउन छाडेर तिम्रै लागि बनाउँदैछु आजकल अलिखित र असीमित शब्दकोश जहाँभित्र बोलिरहन पाऊ तिम्रै बारे कहिले अपुग नहुन् मायाका शब्दहरू तिमी र म अनि हामी माथिको जुन तारा रहेसम्म तिमीसँग कृष्ण कटेलको केही भावनाबाट लुकाउँ तिमीले अन्त माया लाग्यो भए न लुकाउँ तिमीले मेरो जस्तै दिल हो उसको न दुखाउँ तिमीले न दुखाउँ तिमीले तिमी राम बन्न सक्छौ बरु असल साथी चोट पुर्याउन हुन्न कहिले चोखो माया गर्ने माथि चोखो माया गर्ने माथि कति रोला उसको आत्मा तिमीले छोड्न हट्यौ भने कति रोला उसको आत्मा तिमीले छोड्न हट्यौ भने न म खुसी न खुसी उसलाई छोडी मलाई रोज्दा तिम्रै उनको हँसो पनि हराउला हँस्न खोज्दा तिम्रै उनको हँसो पनि हराउला हँस्न खोज्दा बाँच्न गाह्रो हुन्छ मायामा नै शङ्का भए जुनी काट्न गाह्रो हुन्छ खुशी साट्न सजिलो दुःख साट्न साह्रो हुन्छ खुशी साट्न सजिलो दुःख साट्न साह्रो हुन्छ तर अरू छैन भने बन्न सक्छौ मेरै मन पराउँछु म त तिमीलाई माया गर्छु धेरै धेरै मन पराउँछु म त तिमीलाई माया गर्छु धेरै धेरै अन्त माया लाग्यो भए नलुकाउ भो तिमीले अन्त माया लाग्यो भए नलुकाउ भो तिमीले मेरो जस्तै दिल हो हजुर अन्त माया लाको भए न लुकाऊ हो तिमीले मेरो जस्ती दिल हो उसको न दुखाऊ हो तिमीले तिमी र म बन्न सक्छौ बरु असल साथी चोट पुर्याउन हुन्न कहिले चोखो माया गर्ने माथि अन्त माया लाको भए न लुकाऊ हो तिमीले मेरो जस्ती दिल हो उसको न दुखाऊ हो तिमीले भनिन्छ प्रिय माया भगवानको अर्को रूप हो मायामा त्याग हुन्छ मायामा तपस्या हुन्छ चोखो माया गर्नेहरू मायालुको निम्ति सधैँ समर्पित हुने गर्छन् त्यसैले मेरो प्रिय तिमीले अन्त माया लागि छौ भने मलाई तिम्रो दिलको कुरा भन भावनाका कुरा भन तिम्रो मायाका कुरा भन लुकाउनुहुन्न हेर जसले माया गर्छ जसले कसैलाई घात माया गर्छ विश्वास गर्छ भने उसले कुनै पनि कुरा लुकाउनु हुँदैन किनभने मायामा के कुरा लुकाउनु पर्छ र त्यस्तो हेर तिमीले कसैको मनलाई रुवायो भने उसलाई बाँच्न कठिन कठिन हुन्छ किनभने हामी मान्छेभित्र मन हुन्छ मन दुखेपछि कठिन हुन्छ हेर उसको पनि त हाम्रो जस्तै मन हो हामीलाई जसरी दुख्छ उसलाई पनि त्यस्तै दुख्छ शरीरमा घाउ लाग्यो भने विषेक हुन केही समयमा विषेक होला तर मनमा घाउ लागेपछि यो निको हुन कठिन कठिन हुन्छ जीवनसाथी हुन नसकेर के भयो त हामी एउटा असल साथी बनेर तिम्रो हर दुःख सुखमा साथ दिन सक्छु म त्यसैले माया गर्नेलाई कहिले पनि चोट दिनु हुँदैन तिमीले यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो गायक प्रमोद खरेल यो मिठो गीत सँगै नमस्कार रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज आवाज सम्पूर्णमा यो आवाज हो मरल थामलाई भने प्रविधि संयोजन यति बेला साथ मिलिरहेको छ मित्र रोशन थापा मगरको तपाईँ सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रमको नाम हो प्रवासी मन आउनुहोला तपाईँ पनि फोन गर्न सक्नुहुनेछ तपाईँले आफ्नो सम्झना र सन्देशहरूलाई छोड्न सक्नुहुन्छ नितान्त सुगम संगीतको प्रस्तुति हो प्रवासी मन त्यसैले यो प्रस्तुतिमा आएर फोन गरेर आफूलाई मनमा लागेका कुराहरू आफ्नो नजिकका मान्छेहरूलाई सम्झन सक्नुहुन्छ र सुगम संगीतहरू रोज्न सक्नुहुन्छ आफूलाई मनपर्ने गीतहरू सुनाउन सक्नुहुनेछ जसको लागि माध्यम रहेको छ टेलिफोन 4720994 भित्रको मित्रले भने 4721894 बाहिरको मित्रले फोन गर्नुहोला मलाई विश्वास छ तपाईँले सुनिरहनु भएको छ एफएमएनको 94 मेगाहर्ज त्यस्तै गरी www.radioannapurnanepal.com रेडियो अन्नपूर्ण नेपाल .com लगन गरेर पनि तपाईँले संसारै भरि बसेर यति बेला हामीलाई श्रवण गर्दै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु शुरूमा एउटा कविता राखे मैले सरकार पारीको गाउँ जुन शीर्षक थियो कि यो कविता संग्रहको जसलाई लेख्नु भएको थियो कृष्ण कटेलले यो सुन्दर कविताहरू त एकदमै मन परेर तपाईँको साथमा तपाईँको माझमा राखे तपाईँलाई पनि यो कविताहरू सुनिरहँदा यो हरपहरू सुनिरहँदा तपाईँलाई कविता पढ्नमा लाग्यो कहाँ पाइन्छ भने जस्तो लाग्छ भने जसको लागि तपाईँले लेखक कवि कृष्ण कटेललाई सम्झन सक्नुहुन्छ सिधा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि उहाँले टेलिफोन उपलब्ध गराउनु भएको छ 9843125374 नाम हो कृष्ण कटेल जसको कविताको कवि हुनुहुन्छ यो किताबको 9843125374 9843125374 फोन गरेर तपाईँलाई यो तपाईँले यो कविता चाहिँ पाउन पढ्न सक्नुहुनेछ है किनभने तपाईँलाई कन्फ्युज हुन्छ मिठो यी हरपहरू सुनिरहँदा मैले वाचन गरिरहँदा तपाईँलाई कसरी लेखेको होला भन्ने लागे होला होइन त्यो पनि तपाईँलाई जानकारी गराइसकेको छु आजको लागि पहिलो साथी हुनुहुन्छ विदेशमा हुनुहुन्छ स्वदेशमा हुनेले सम्झनु स्वदेशमा हुनुहुन्छ प्रवासमा हुनेलाई आफन्तजनलाई तपाईँले सम्झन सक्नुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ फोन सम्पर्कमा स्वागत गरौँ नमस्कार हजुर हजुर नमस्ते हजुर कहाँबाट को बोल्नुभयो म नमराज निराज केवलपुर दुई धादिङ आलदुवा कतार नमराज गजुरियल निराज के छ गजुरियल जी ठिक छ मनोज दाई अब के गर्नु रेडियो बजा छैन तनाव छ सुन्नु भएको छैन आज किन बजेन आज खोइ के भयो सानो क्याट क्याट क्याट आइरहेको छ बजार छैन राम्रो छैन खोइ मात्र के भयो अनि सुन्न नपाए पनि ट्राई गर्दा गर्दा बल्ल बल्ल लाग्यो ल ठिक छ अनि नवराज के छ खाना पिना भयो छैन अब हजुरको प्रोग्राम सकेपछि बनाउनु पर्छ बिस्तारै होइन र बिस्तारै बनाउनु होला 7:35 गयो कति बजेर 7:35 गयो त्यहाँ 10:23 गयो ल राम्रोसँग बनाएर खानु होला मिठो खानु होला है जाडो त बढ्यो होला नेपालमा नि होइन चिसो बढाएको छ अब झन् बढ्दै क्रममा छ यो चिसो हजुर यता पनि चिसो बढिरहेको छ यस्तै हो होइन ठिक छ नवराज अब आज गीत रोज्न पाउनु भएको छ कुन गीत सुन्नुहुन्छ आज म तिम्रै झल्क आउँछ परदेशी तिम्रै झल्क आउँछ परदेशी ल मिठो गीत सम्झाउनु पर्दाखेरि सर्वप्रथम हजुरलाई होइन हेलो हजुर हजुर भन्नुहोस् त सर्वप्रथम हजुरलाई हाम्रो प्रविधिमा हुनुहुन्छ रोशन थापा मगर उहाँलाई अनि साथीहरू सम्झाउनु पर्दा अनु मगर सुची खुसी थापा मगर पवित्र कार्की नारू संगीता कुलुङ अश्विन राई हेमा लिम्बू पार्वती खत्री पारू जितादु राई सुरेन्द्र तामाङ अनि विश्व सापकोटा पाँच जो जातिले प्रवासी मन सुनेर बसि रहनुभएको छ सबै मिठो सम्झनाहरूलाई बिदा हुन्छ बाबा हस् धेरै धेरै धन्यवाद छ नवराज गजुरेल हुनुहुन्थ्यो तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुनेछ है तपाईँलाई कार्यक्रम कस्तो लाग्छ तपाईँले भन्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज रहेको छ facebook.com/PREVASI प्रवासी MANN प्रवासी मन facebook.com/PREVASI मन क्लिक गर्नु भने तपाईँले हाम्रो एउटा पेजलाई भेट्नुहुन्छ प्रवासी मनलाई त्यहाँ पनि आफ्नो सम्झना र सन्देशहरू तपाईँले सुन्न सक्नुहुन्छ कस्तो लाग्छ तपाईँले भन्न सक्नुहुन्छ आधुनिक मन तपाईँको लागि प्रस्तुति हामी निर्माण गर्ने गर्छौं रेडियोका हरेक प्रस्तुतिहरू तपाईँको लागि निर्माण भएका हुन्छ त्यसैले कस्तो लाग्छ तपाईँले भन्नुपर्छ तपाईँको सानो सल्लाह र सुझावले यो प्रस्तुति हरेक प्रस्तुति अझै राम्रो बन्न सहयोग पुग्छ भन्ने मैले विश्वास लिएको हुन्छु यति बेला अर्को साथी अनलाइनमा हुनुहुन्छ स्वागत गरौँ नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्नुभयो हेमा लिम्बू के छ हेमाजी आराम हुनुहुन्छ चिसो बढेको छ खानापिना त भइसक्यो होला खानापिना भर्खर हजुरको प्रोग्राम स्टार्ट हुनुभन्दा 5 मिनट अगाडि मात्र सिद्धेर अनि अहिलेको प्रोग्राम सुनिरहेको कति रमाइलो है भन्ने पर्ला अब रमाइलो तपाईँले हजुर मैले दिउँसो स्ट्याटस राख्दाखेरि तपाईँले कमेन्ट गर्नुभएको थियो कि एउटा मैले दिउँसो अफिसमा त्यही हजुरले जोडिराख्नु भएको रहेछ स्ट्याटस अनि कस्तो बोर भइरहेको थियो अनि मैले त्यो थोरै कमेन्ट गरेको थिएँ प्रवासी मन नसुन्ने रहर हुँदैन तर प्रोग्राम सकिएको ठहर हुँदैन जुन ठाउँमा मनोज दाईको भोइस सुन्न पाऊ है हजुर हजुर मलाई फर्काउनु भयो होइन कहाँ फुर्क्याउनु हजुरलाई ल हजुर प्रोग्राम नसुन्ने हजुरको भोइस मन नपराउने सायद अब कमै होला है खुसी लाग्छ तपाईँहरूको यस्तो निरन्तर माया पाएका छौँ र त किसिमको हौसला मिलेको छ हामीलाई है धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु हेमा तपाईँहरूको मायाको निम्ति अब हामी गीत बजाउनु पर्छ एकैछिन पछाडि तिम्रे झल्को लाउँछ परदेशी यो गीतलाई सहमति जनाउँदै सम्झनुहोस् अब सम्झनु पर्दाखेरि सम्झनु भन्दा नि फर्स्ट अफ अलमा चाहिँ अहिले 10 बजेर समथिङ कति मिनटमा होइन नेपालदेखि मलेसियासम्मको फ्लाइटमा हुनुहुन्छ दाई उहाँलाई एकदम हाम्रो सेफ जोर्नी राम्ररी जानुहोला भन्न चाहन्छु अनि यो गीत मार्फत साथीहरूको नाम लिनु पर्दाखेरि फर्स्ट अफ अल त घरकै गीतहरू लिएर जानुभयो हाम्रो प्रवासी साथी नमराज दास उहाँको लागि अनि प्रवासतिर हुनुहुन्छ हाम्रो सुरेन्द्र तामाङ केशव राथोकी आर्यन अर्पण अनि हाम्रो बबिता लिम्बू धेरै साथीहरू हुनुहुन्छ वसन्त राई दर्शन राई यति बेला जसले प्रवासमा रहेर विशेष गरी सुनिराख्नु भएको छ मनोज दाईको आवाज मार्फत यति मिठो प्रोग्राम उहाँहरू सम्पूर्णको लागि सुतिन्छु है त बाई हजुरको जय होस् लिम्बू हुनुहुन्थ्यो यो गीतको लागि अन्तिम सहमतितर्फ जान्छौँ हामी यति बेला कहाँबाट को हुनुहुन्छ स्वागत गरौँ नमस्कार हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्नुभयो म साउदी अरबबाट बिमल थापा बिमल थापा साउदी अरबमा हुनुहुन्छ अहिले हजुर हजुर थाई घर कहाँ भन्नुभयो नेपालमा हेटौडा दाजु ए हेटौडाको मित्र यति बेला दुबईमा सरी साउदीमा हुनुहुन्छ हजुर दाजु के छ साउदीको वातावरण कस्तो छ चिसो तातो यति बेला बताउनुहोस् न अहिले त धेरै चिसो छ दाजु यता त है अब चिसोले धेरै नै चिसो छ भन्नु पर्यो दाजु धेरै नै चिसो छ अहिले धेरै नै चिसो छ कतिको साथीहरू हुनुहुन्छ नेपाली साथीहरू छ दाजु जो भनौँ न दस बाह्र जना छ हिन्दीहरू सबै गरेर नेपाली चाहिँ छ दस बाह्र जना नेपाली दस बाह्र जना छ भनेपछि साथी बिच किसको रमाइलो रमाइलो वातावरण छ हजुर भन्नु पर्यो अब भन्नुपर्छ रमाइलो मान्नुपर्छ होइन र परदेशमा गएपछि पनि ल ठिक छ तैपनि तपाईँहरूलाई एउटा मिठो साथ दिनको लागि हामी प्रवासी मन लिएर यसरी उपस्थित भएका छौँ कस्तो लाग्छ प्रवासी मन हजुर प्रवासी मन मैले जबदेखि सुन्नु आँट्यो तबदेखि मैले यो एकदम भ्याउँदै भ्याएर हुन्छ म सुन्न सक्दिनँ तर यसको जुन युट्युबमा हजुरहरूले राखिदिनुहुन्छ त्यो मैले जसरी पनि सुनिहाल्छु न त सकभर म छुटाउँदिनँ दाजु यो धेरै मनपर्छ सुन्छु मैले ल धेरै धेरै धन्यवाद छ विमलजी अनि के छ काठमाडौँतिर तपाईँको आफन्तहरू होला के छ सम्झना र सन्देशहरू विमल कस्तो रहेको जानकारी गराउनुहुन्छ यति बेला काठमाडौँमा छ मेरो दिदी भेनाजुहरूलाई म राम्रो छु कुशल छु आजसम्म भन्न चाहन्छु है त्यसपछि मेरो मम्मी बाबाहरूलाई चिन्ता नगर्नु है अब छिट्टै आउँदैछु धेरै सम्झिरहेको छु भन्न चाहन्छु विमलले आफ्नो बुवा मम्मीको एउटा सपनालाई पुरा गर्दै हुनुहुन्छ हजुर अब लगभग जो तिन चार महिनामा म छिट्टै आउँदैछु भन्न चाहन्छु ल राम्रोसँग आउनु होला राम्रोसँग बस्नु होला अहिले पनि र नेपाल आएपछि हामीलाई भेट्न नबिर्सिनु होला अन्नपूर्णमा हजुर हजुर दाजु म नेपाल आएपछि हजुरहरूसँग कन्ट्याक्ट गरेर म सकभर जसरी नै हजुरसँग एकचोटि भेट्न चाहन्छु दाजु ल कसरी लाग्यो विमल अब हामी गीततर्फ जान्छौँ अब सम्झनुहोस् भन्दै पनि सम्झिसक्नु भएको छ हजुर अरू केही छ थप सम्झिनु हजुरलाई हजुर हजुर यहाँ जो एफएम सुनिरहनु भएको छ र हजुरलाई र टेक्निसियन दाजुको लागि नवराज गजते गजरियल हुनुहुन्थ्यो दोहा कतारबाट गीत रोज्दै हेमा लिम्बू हुनुहुन्थ्यो काठमाडौँको वनस्थलीबाट भने विमल थापा साउदीबाट हुनुहुन्थ्यो यति बेला तपाईँको साथमा तपाईँको माझमा तिम्रो झल्को आउँछ परदेशी परदेशमा बसिया छ तैपनि याद र सम्झना हुने परदेशी आफन्तको याद आउँछ यस्तै यस्तै भन्दै हुन्छ गीत तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यास्रो लाउँछ मेरी निर्माया तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यास्रो लाउँछ मेरी निर्माया हो बगिरहने आँसु छैन कुनै सीमा बगिरहने आँसुको त छैन कुनै सीमा समुद्र पारीमा छु तिमी गाउँ बेसीमा सात समुद्र पारीमा छु तिमी गाउँ बेसीमा तिम्रै झल्को आउँछ मेरी निर्माया सो लाउँछ सारे पाक्छ सानो यो मन सारे पाक्छ यो मन सारे पाक्छ सानो यो मन सारे पाक्छ दिन रोने आका कति के रथ हजुर तिम्रै झल्को आउँछ मेरी निर्माया तिम्रै न्यासो लाउँछ मेरी निर्माया घर छोड्ने बेलामा तिमीले मेरो हात समातेर नजानुस् न यही बसे हुन्न र भनेको त्यो समयको त्यो यादको झसलको अहिले पनि उस्तै उस्तै लाग्छ परदेशको ठाउँ मरुभूमिको ठाउँ एक किसिमको यो चर्को घामले उसै त मन विचलित हुन्छ त्यहाँमाथि तिम्रो सम्झना तिम्रो याद तिम्रो कल्पनाले यो मन धरो धरो रोन्छ प्रिय कस्तो अवस्थामा होला के गर्दै होला त्यही चौताराको डिलमा बसेर मेरो याद सङ्गाल्दै धुरु धुरु रोएकी होला यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो गीतमा तिम्रो झल्को आउँछ मेरो निर्माया तिम्रो न्यासो लाउँछ मेरो निर्माया भन्दै हुनुहुन्थ्यो यो मिठो गीत कर्णप्रिय गीतसँगै फेरि पनि स्वागत छ तपाईँलाई यति बेला एउटा भावना तपाईँको सामु लाग्थ्यो मलाई तिम्रो पनि मेरो जस्तै मन होला लाग्थ्यो मलाई तिम्रो पनि मेरो जस्तै मन होला मेरो मन रुदाखेरि तिम्रो मन जल्छ होला न त जल्यो तिम्रो मन न त आयो मलाई खोजी खुसीहरू पायो धेरै अनि गयो उसलाई रोजी लाग्थ्यो मलाई तिम्रो पनि मेरो जस्तै मन होला यो भावनासँगै फेरि पनि तपाईँलाई स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रमको नाम हो प्रवासी मन हामी दुई दाजुभाइ छौं बाहिर हुनुहुन्छ यति बेला प्रविधि संयोजनमा मित्र सन थापा भने म छु तपाईँको साथमा तपाईँको माझमा यो आवाज गुन्जाइरहेको छु तपाईँको घर गाउँ तपाईँको बस्ती बस्तीमा यो आवाज गुन्जाइरहेका छौं मेरो नाम हो मनोज थामाला तपाईँको साथमा किसिमको मिठा मिठा गीत संगीत र तपाईँकै सम्झना र सन्देशको साथमा हामी उपस्थित भइरहेका छौं हो मन हामी जुन माटोमा जन्मिएका छौं जुन माटोले हामीलाई परिचय दिएको छ हामी नेपाली हौ त्यो माटोलाई कहिले पनि घात गर्नुहुन्न म जहिले नै भन्छु नि जननी जन्मभूमि छ स्वर्गदेवी गरिएछ आफू जन्मेको जमिन धरती र आमालाई कहिले पनि अपहेलन नगरौं जहिले माया देऊ माया बाँडौ तपाईँले माया दिनुभयो भने नै तपाईँले माया पाउनुहुन्छ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर झोरले कहाँबाट कसको आवाज अनुमगर कहाँबाट होइले अनुमगर बाग बजारबाट बसाइ सर्नु भएको छैन अनि धेरै पछाडि आउनुभयो कि छ नयाँ नौलो सुनाउनुहोस् हजुर दादा धेरै समय भयो भन्नुपर्छ घर गएको थिएँ म अनि घरबाट आएको तिन चार दिन भयो बल्ल अनि त्यही भएर आज कल गरेको ठ्याक्कै लागिहाल्यो के छ घर गाउँको खबर ठिकै छ दादा अब गाउँघरतिर अब प्रोग्राम यो दिन आउँछ यस्तो प्रोग्राम आउँदैछ भनेर थाहा हुन्छ है अब नसुने गर्थे अनि त्यही हो अब सुनेपछि यस्तै हो तर काठमाडौँ आउँदा तपाईँले सम्झनुहुन्छ माया गर्नुहुन्छ प्रस्तुतिलाई कस्तो लाग्छ अनु अब कुन गीत सुन्यौ त आज भद्रौलीको भनेको छु भद्रौलीको कुन गीत हो त्यहाँ मैले भने छु रोशनजीलाई अनि प्रवासमा हुने आफन्तलाई सम्झनुहोस् सम्झिनु पर्दा चाहिँ सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरू देश विदेशमा छरिएर रहनु भएको छ उहाँहरू सम्पूर्णलाई मेरो नामसँग परि सम्पूर्णलाई सम्पूर्णलाई चाहिँ एकदम मिठो सम्झेर भन्छु अब नाम लियो भने एउटाको लियो अरू सम्पूर्णलाई धेरै मिठो सम्झेर भन्दै बिदा नमस्कार अनुमगर हुनुहुन्थ्यो बाग बजारबाट यो गीतलाई सम्मति दिनुहुँदै अर्को मित्र हुनुहुन्छ यति बेला फोन लाइनमा आउनुहुन्छ 4720994042 भित्रको मित्र 4721894042 बाहिरको मित्रहरूले गर्नुहोला तपाईँ यति बेला एफएमएनको 94 मेगाहर्ज त्यस्तै गरी www.radioannapurnanepal.com लगन गरेर पनि हामीलाई सर्वर गर्दै हुनुहुन्छ भन्ने किसिमको विश्वास लिएका छौँ यति बेला कोही साथीको आगमन भइसकेको छ स्वागत गरौँ नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्नु हो जितबहादुर राई सानो ठेमी भक्तपुरबाट जितजीको आराम खबर ठिकै भन्नु पर्यो दाइ चलिरहेको छ जिन्दगी यस्तै हो दुःख सुख होइन अहिले त कति साथीहरू सोध्दा कस्तो छ हाल खबर भने ठिक छ राम्रो छ भन्नेमा त अलिक कमै भेटिन्छ यति बेला होइन छैन हौ दाइ राम्रो अब के भन्नु होइन अब त्यस्तो स्थिति यस्तै छ हालत यस्तै छ जता हेर अभावै अभाव होइन अब तनावै तनाव भनौँ न अब छैन नि दाइ राम्रो के भन्नु अब त्यही भएर ठिकै चलिरहेको छ बाँचिएकै छ त्यस्तै भन्नुपर्छ अहिले त चल्नु नै सबभन्दा ठुलो कुरा भएको छ एकदम दाइ अहिले त्यस्तै हो अब जताहरू त्यस्तै छ होइन आज केही होला भन उस्तै छ, भोलि केही होला भन उस्तै छ। जहिले नेताहरू वार्तामा बस्छन्, बिना निष्कर्षमा यो वार्ता टुङ्ग्याउँछन् होइन, जनताहरूलाई अब दुःख भए केही छैन, अब त्यस्तै भन्नुपर्छ दाइ। खै अब के भन्नु, सुत्ने सुत्ने बेलामा बेलुका अब भोलि त केही हुन्ला कि, केही प्रगति होला कि, भोलि त केही सहज होला कि भनेर सुत्यो, बिहान उठ्दा समाचार उस्तै हुन्छ, उस्तै हुन्छ। त्यही भएर समाचार सुन्दा पनि दिक्क लाग्छ क्या त आजकल त मलाई त। ठिक छ, अब दिक्क त मान्नुहुन्न है, अब के गर्नु दाइ, त्यस्तै हो है। हजुर, पढाइ अगाडि बढिरहेछ। हजुर दाइ, अब एक्जामको फर्म खुल्यो सेकेन्ड इयरको होइन, अब जस मार्कतिर सायद एक्जाम हुन्छ होला, पढाइको तयारी अलिक अब बढी नै गर्नुपर्ने स्थिति छ, राम्रोसँग पढ्नु होला अगाडि। हजुर धन्यवाद दाइ, ल त अब सम्झनातर्फ जाउँ होला। हजुर, सम्झनु पर्दाखेरि हजुर लगायत रेडियो अन्नपूर्ण होल युनिटलाई धेरै धेरै सम्झना, मिठो माया। यति दुःख गरेर जाडो महिनामा पनि यस्तो यस्तोको बावजुद पनि हजुरले प्रोग्राम ल्याउनु भएको छ हाम्रो लागि होइन, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। अनि अब हाम्रो विदेशतिरै हुनुहुन्छ केशव बुढा थुपी, आरएन अर्फन, अनि सन्तोष थापा मगर, कुमार सुब्बा होइन, अनि दुर्विक्रम बस्नेत, अनि त्यसपछि हाम्रो नवराज निराज, विश्व सापकोटा लगायत धेरै हुनुहुन्छ, सबैको नाम लिन सक्दिनँ म, सम्झेको छु मनमुटुबाटै, कसैलाई बिर्सेको छैन भन्दै छुट्टिन्छु दाइ, नमस्कार है त। हस् नमस्कार। देख्छन् सुखी यहाँ अरू आफ्नो दुःख हुन्छ माथि, देख्छन् सुखी यहाँ अरू आफ्नो दुःख हुन्छ माथि, दुःख छली हिँड्छ मान्छे हुन्छ सधैँ आँसु माथि, दिन्छन् धोका आफ्नैलाई होला सधैँ सुख भने, दिन्छन् धोका आफ्नैलाई होला सधैँ सुख भने, किन हुन्थ्यो सुख बरे अनि रुन्छन् भूल ठाने। मीर तुसंग लड़ु छुट दी मुटुमा, छुट दी मुटुमा, छोड़ गयो राई संग खुशियाल छो जीवन सके तिम्रो बिहेको बधाई दिन न सके आउँदैछ हवा ममरे को, आउँदैछ हवा ममरे को, खबर सुनाउन खबर सुनाउना, खबर सुनाउना, छोडेर गयो परायसँग खुसिया। यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि तपाईँलाई स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रमको नाम हो प्रवासी मन, हामी दुई दाजुभाइ तपाईँको साथमा छौ, प्रविधि समेजरमा यति बेला साथ मिलिरहेको छ मित्र रोशन थापा मगर, भने म चाहिँ तपाईँको साथमा मनोज तामाला, अनि धेरै माया धेरै साथ तपाईँ आदरै मन, तपाईँले आफ्नो आफ्नो ठाउँमा बसेर तपाईँले हामीलाई श्रवण गर्दै हुनुहुन्छ भन्ने किसिमको विश्वास लिएर हामी अगाडि बढ़िरहेका छौं। नितान्त सुगम संगीतको प्रस्तुति हो कार्यक्रम प्रवासी मन, सुगम संगीतहरू मात्र सुन्न र आफ्नो आफन्तदललाई तपाईँले सुनाउन सक्नुहुन्छ। प्रवासमा हुनुहुन्छ नेपालमा हुने आफन्तदललाई सम्झनुहोस् भने, नेपालमा हुनुहुन्छ तपाईँले प्रवासमा हुने आफन्तदललाई तपाईँले सम्झना र सन्देशहरू छोड्न पर्नेछ, छोड्नु यो कार्यक्रमको रूल हो, नियम हो। यति बेला कोही साथी हुनुहुन्छ 4720994 र 4721894 को बाटोमा स्वागत गर्छु, नमस्कार हजुर। हेलो दार्जिलिङ दर्शन दर्शन नमस्ते, कहाँबाट को बोल्नुभयो? म बोल्दैछु यता ढुङ्गाबाट, नानु सङ्गीता। नानु सङ्गीता हजुर कुलुङ हजुर एकदम के छ कुलुङको खबर? मेरो सबै ठिकै छ, अब चिसो छ है, चिराबिच पसेर नि तको बेला सुनिरहेको थिएँ हजुर। त्यही त अब यस्तो जाडोमा नि तपाईँ आउनुहुन्छ, साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ। आउनु पर्यो नि त, तपाईँहरूलाई साथ दिनै पर्यो होइन र? हजुर एकदमै। अरे सङ्गीतहरू के छ नयाँ नौलो सुनाउनुहोस् तपाईँको? नयाँ नौलो खासै केही पनि छैन, अब त्यस्तै हो चलिरहेछ होइन, खासै केही पनि छैन त्यस्तो सुनाउनु लाइक, त्यस्तो खासै केही पनि भएको छैन। जे छ राम्रो छ होइन त? हजुर नानु सङ्गीत आज गीत रोज्न पाउनु भएको छ, कुन गीत सुन्नुहुन्छ? मैले प्रमोद खरेलको भनिसकेको छु है हेर सन्दैलाई, सुनाउनु पर्दाखेरि अघि मात्रै फोन गर्दै हुन्थ्यो, नमनास निराश, अनि मैले स्याति रहन्छ भेना योगेन कुलुङ, अनि के अरे दुबईमा हुनुहुन्छ केशव राख कि उहाँलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि साउदी अरेबियामा हुनुहुन्छ चक्रवान तावा लगायत जति पनि साथीले देशभित्र अनि देश बाहिर रहेर पनि यसो जाडो मौसममा चिसो चिसो मौसममा तपाईँलाई के प्रवासी मनलाई माया गरेर सुनिराख्नु भने सबै प्रवासी मनहरू र मलाई चिन्ने सबैलाई सुनाउन चाहन्छु। धेरै धेरै धन्यवाद सर नानु सङ्गीता कुलुङ हुनुहुन्थ्यो धुम्माराईबाट। अर्को साथी आउनुहोला 4720994 र 4721994 को बाटो खुल्ला खुल्ला छ यति बेला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गरौँ। नमस्कार हजुर। नमस्कार कहाँबाट को बोल्नुभयो? मोहन राई। के छ मोहन जी, आराम हुनुहुन्छ? ठिकै छ भाइ, धेरै दिन पछाडि कुरा भयो है। कुन ठाउँमा हुनुहुन्छ अहिले? अहिले नयाँ बजारतिरै छु। नयाँ बजारतिरै हुनुहुन्छ, खानापिना भयो? मेरो खाना खाँदैछु भन्नु पर्यो। ओहो, पछि तपाईँको खाना खाने टाइम चाहिँ ढिला ढिलै हुने रहेछ है? हजुर मेरो खाना त्यही हो, 9-10 बिचमा हुने, तर आज अलिक कति ढिलो म बाहिरतिर थिएँ, मेरो भइसक्यो आज कि नै खुसी लाग्छ, माया गर्नुहुन्छ तपाईँले निरन्तर मन। अब हामी कुराकानी गर्ने मन थियो तर अर्को साथीसँग नै हामी कुराकानी गर्नुपर्छ। अब सम्झनुहोस् गीत रोजेर गइसक्नु भएको छ, धेरै धेरै धन्यवाद मोहन राई हुनुहुन्थ्यो। आजको लागि अब हामी अन्तिम साथीसँग कुराकानी गर्छौँ। तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुनेछ, फेसबुकमा गएर प्रत्यक्ष मलाई नै तपाईँले केही जानकारी दिन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा गएर मनोज धमला MANOG मनोज DHMALA धमला क्लिक गर्नु भने मलाई भेट्न सक्नुहुन्छ। त्यहाँ पनि तपाईँले कार्यक्रमप्रति केही सल्लाह सुझावहरू तपाईँले आफ्नो मनमा लागेका कुराहरू भन्न सक्नुहुन्छ। त्यस्तै गरी facebook.com/PREBASI प्रवासी MAN प्रवासी मन facebook.com/PREBASI मन क्लिक गरेर पनि तपाईँले मतलब आफ्ना लागेका कुराहरू त्यहाँ भन्न सक्नुहुन्छ। त्यो पेजलाई लाइक कमेन्ट गर्न सक्नुहुनेछ। यति बेला पवित्र कार्कीले पनि कार्यक्रम सुनिरहेछ है भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ पवित्रजी, तपाईँले यति धेरै माया गर्नुहुन्छ हामीलाई। राम बजगाईले मलेसियाबाट लेख्दै हुनुहुन्छ, कार्यक्रम सुनेर बसिरहेको छु दाई, एकदमै मनपर्छ, मलाई मनपर्ने गीत बजाइदिनु भयो आज सुरुमा भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ राम। तपाईँलाई काठमाडौँमा आउँदा सुन्नुहुन्थ्यो, अहिले मलेसियामा हुनुहुन्छ, त्यही पनि तपाईँले माया देखाउनु भएको छ, माया गर्नुहुन्छ। अब आजको लागि अन्तिम साथीसँग हामी कुराकानी गर्ने तर्खरमा छौँ। नमस्कार हजुर। नमस्कार। कहाँबाट को बोल्नुभयो? समर शाह, स्वयम्बुबाटै भनौँ न हामी। समर शाह स्वयम्बुबाटै भनौँ न भन्नुभयो नि आज, त्यहाँ काठमाडौँ भ्यालीभित्रै छु, हल्का अहिले अलिकति पर छु कि, तर स्वयम्बुबाटै भनेर चिन्छन्। बसाई त स्वयम्बुमै हो, यसो घुमन्ती जीवन छ, कता पनि पुगिन्छ अहिले त है। अहिले झन् अलिक स्पेसल छ कि मान्छेहरूको बसाई। हजुर होइन हजुर, समर चाहिँ के छ नयाँ नौलो सुनाउनुहोस्? नयाँ नौलो खासै केही छैन, इक्जाम चलिरहेको थियो बिरामीको कारणले, आजको इक्जाम एटेन्ड गर्न पाइन, पर्सि पनि इक्जाम छ, पर्सिको लागि तयारी, राम्रोसँग पढ्नु होला, इक्जाम राम्रोसँग दिनुपर्छ होइन। अनि अरू सबै राम्रै छ, अरू सबै ठिकै, कार्यक्रम सुनिरहनु भएको थियो सुरुवातदेखि नै? आज एकदम मजाले आज पुरै प्रोग्राम सुनेको छ है, कस्तो फिल आउँछ पुरै सुन्दाखेरि? धेरै धेरै धन्यवाद समर। अब जाउँ सम्झनातर्फ। सम्झना भन्नुपर्दाखेरि धेरै साथीहरू हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई सबैलाई मिठो सम्झना हस् धेरै धेरै धन्यवाद छ। अन्तिममा हुनुहुन्थ्यो समर शाह, आज फोन गर्ने साथीहरूमा हुनुहुन्थ्यो नवराज गजरेल दोहा कतारबाट, हिमाली मोह काठमाडौँको वनस्थलीबाट, विमल थापा साउदी अरबबाट, अनुमगर हुनुहुन्थ्यो बागबजारबाट, चितबहादुर राई भक्तपुरबाट, नानु संगीता कुलुङ काठमाडौँको धमराईबाट, मोहन राई काठमाडौँको नयाँ बजारबाट, समर शाह काठमाडौँको स्वयम्भूबाट हुनुहुन्थ्यो। फोन गरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद साधारण। अनि आज बजेका गीत संगीतको श्रेष्ठहरू जसले गीत सिर्जना गरिदिनुभयो, जसले बजारमा ल्याउनुभयो, एरेन्ज गरिदिनुभयो, बाजा बजाइदिनु भयो, मिठो गाइदिनुभयो, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। आभार प्रकट गर्न चाहन्छु। तपाईँहरूको गीत संगीत थियो र त यो यात्रा अझ रमाइलो भन्न सही पुग्यो अनि घरमा बसेर मजाले सुनिदिनुभयो नि, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, आभार प्रकट गर्न चाहन्छु। अनि प्रविधि संयोजनको मित्र रोशन थापा, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, किनभने तपाईँको साथ थियो र त यो 45 मिनट समय अझै सुगम भन्न सही पुग्यो भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमको अन्तिममा म जहिले पनि तपाईँलाई भन्छु, जननी जन्मभूमि छ स्वर्गदपि गरिएसी, आफू जन्मेको भूमि र आमालाई कहिले पनि अपहेला नगरौ। तपाईँले आफू जन्मेको जुन भूमि र आमालाई हेला गर्नुभयो भने तपाईँ जतिसुकै माथि पुग्नुहोस्, जति प्रगति गर्नुहोस्, जति पैसा कमाउनु, जति नाम कमाउनुहोस्, तर तपाईँको मनमा एक किसिमको शान्ति हुँदैन कहिले पनि आदरणीय मन। त्यसरी यो कुरा विचार गर्नुहोस्। म सधैँ किन यही कुरालाई फोकस गरिरहन्छु भने यो महत्वपूर्ण कुरा हो। तपाईँले आफ्नोलाई माया गर्नु भएन भने तपाईँलाई कसले माया गर्छ? हेर र आफ्नो आमा र आफ्नो भूमिलाई जहिले पनि सिनमा राखेर अगाडि बढौं, यही भन्छु। अर्को हप्ता भेट हुने नै छ र अब मनोज धमला आजको यो व्यवसायबाट छुटिन्छ। सम्पूर्णलाई धन्यवाद दिँदै हामीलाई 24 घण्टा सुन्दै रहनुहोला भन्दै यहीलाई छुटिन्छु। नमस्कार, शुभरात्रि, शुभ पल, शुभ समय। साथ देऊ है सधैं भरि खुशी दिउला, तिमीले सधैं साथ देऊ है सधैं भरि खुशी दिउला। छुट्ने छैन हाम्रो माया सयौजनी सँगै जिउला, छुट्ने छैन हाम्रो माया संयोजनी सँगै जिउला। तिमी मेरो मुटु हो, म तिम्रो धड्कन हो, तिमी मेरो खुशी हो, म तिम्रो जीवन हो, मन पराई तिमीलाई हुन न भन्नु है, म त तिम्रो बन्छु तिमी मेरो बन्नु है, तिमी मेरो बन्नु है।